नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। संसद खुलाउने विषयमा मुख्य 3 दलबीच भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ। सहमति नभएपछि आज पनि व्यवस्थापिका संसद अवरुद्ध हुने भएको छ। संविधान सभा भवनमा भएको 3 दलबीचको छलफलमा उच्चस्तरीय राजनीतिक समिति गठनमा कङ्ग्रेस सकारात्मक भए पनि एमाले थप 1 दिनको समय मागेको र रकम अन्तरबारे जवाब दिन सरकारले आनाकानी गरेकाले सहमति हुन नसकेको एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराज मणि पोखरेलले जानकारी दिनुभएको छ। सहमति नभएकाले आज पनि बैठक चल्न नदिने पोखरेलको भनाइ छ। प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले गत पुस 9 गते भएको सहमति अनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्ने, चुनावमा भएको भनिएको धाँधलीको संसदीय छानबिन गर्न समिति गठन गर्नुपर्ने लगायतका मागसहित रकमान्तर रोकिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको छ भने अन्य विपक्षीले पनि रकमान्तर रोकिनुपर्ने भन्दै माओवादीलाई साथ दिँदै आएका छन्। 4 विपक्षीको अवरोधका कारण संसदमा प्री बजेट छलफल पनि रोकिएको छ। आज बिहान प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संसदको अवरोध हटाउने विषयमा पनि छलफल भएको थियो। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्व चयन सहमतिबाटै हुने दावी गर्नुभएको छ। 1 महिना लामो स्वास्थ्य उपचारका लागि बैंक गएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा ओलीले महाधिवेशनसम्म पुग्दा नेतृत्वका विषयमा सहमति भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो। महाधिवेशनका लागि बहस हुनु स्वाभाविक भएको ओलीको भनाइ छ। उहाँले आफू निको भएर आएको बताउँदै काम गर्न सक्ने पनि बताउनु भएको छ। ओलीले आफ्नो उपचारमा सहयोग गर्ने सरकारप्रति धन्यवाद दिनुभएको छ। मेनेन्जाइटिस भएपछि ओलीलाई एयर एम्बुलेन्सबाट गत वैशाख 17 गते बैङ्कक लगिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि एमाले नेता कार्यकर्ता झण्डा र ब्यानर सहित पुगेका थिए। ओली विमानस्थलको कक्षबाट निस्कने बित्तिकै कार्यकर्ताले सबैको बोली अबको अध्यक्ष केपी ओली भन्दै नारा लगाएका थिए। ओली आउँदा विमानस्थलमा एमालेको भन्दा राष्ट्रिय झण्डा बढी फहराइएको थियो। मधेस केन्द्रित सभासदहरूले स्वायत्त मधेस प्रदेशबाट पछाडि हट्न नसकिने अडान लिएका छन्। संविधानसभाको बैठकमा तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिका विषयमाथिको छलफलमा बोल्दै सभासदहरूले सहमतिसँगै विगतमै राज्यसँग स्वायत्त मधेस प्रदेश सहमति भइसकेको समेत दावी गरेका छन्। बैठकमा बोल्दै सभासद जितेन्द्र देवले एउटा जाति, भाषा र भूगोलको स्वार्थलाई राखेर संघीयता नहुने तर्क गर्नुभएको छ। अर्का सभासद राम जनम चौधरीले प्रदेशको निर्माण गर्दा पहाडको भूगोल र तराईको भूगोल जोडेर प्रदेशको निर्माण गर्न नसकिने बताउनु भएको छ। अन्य दलका सभासदहरूले भने फरक धारणा राखेका छन्। बैठकमा बोल्दै नेपाली कङ्ग्रेसका सभासद बालकृष्ण खाँडले जात, जाति, भाषा क्षेत्रलाई ध्यानमा राखेर राज्यको पुनर्संरचना गर्नुपर्ने बताउनु भएको छ। उहाँले सहमतिबाटै प्रदेशको टुङ्गो लगाउनुपर्ने विचार राख्नु भएको छ। यस्तै नेकपा एमालेका सभासद अमृत कुमार बोहराले पहिचानका 5 आधार र सामर्थ्यका 4 आधारमा रहेर संघीयतामा जानुपर्ने धारणा राख्नुभयो। देशको भू राजनीतिक अवस्था, जातीय भौगोलिक र सांस्कृतिक पक्षलाई ध्यानमा राखेर राज्यको पुनर्संरचना गर्नुपर्ने बोहराको भनाइ छ। नेपालका लागि नर्वेका राजदूत केल्टी पिटरसनले समयमा नै संविधान निर्माण गरी दिगो शान्ति कायम गर्नु नेपालको आवश्यकता भएको बताउनु भएको छ। स्थानीय शान्ति समिति चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा राजदूत पिटरसनले भने जस्तो गरी संविधान निर्माणको काम अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। नेपालमा शान्ति कायम गर्ने नर्वेका तर्फबाट सहयोग पुर्याइने पनि राजदूत पिटरसनले बताउनु भएको छ। सोही अवसरमा विघटित सेना समायोजन समितिका संयोजक बालानन्द शर्माले माओवादी लडाकु समायोजन उदाहरणीय भएको बताउँदै देशमा दिगो शान्ति हुनेमा विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा स्थानीय शान्ति समिति चितवनले गरेका उपलब्धिका विषयमा समितिका संयोजक जित नारायण श्रेष्ठले जानकारी गराउनुभयो। सेना समायोजन पछिको अवस्थाका बारेमा बुझ्न राजदूत पिटरसन विघटित सेना समायोजन समितिका संयोजक शर्मासँगै सोमबार चितवन आउनु भएको हो। गर्मी मौसममा भाइरलको समस्या देखिन सुरु भएकाले सचेत रहन कुखुरा पालक किसानहरूलाई कुखुरा व्यवसायी मञ्च पूर्वी चितवनले आग्रह गरेको छ। पूर्वी चितवनका केही फर्महरूमा भाइरलको समस्या देखिएको भन्दै मञ्चले सचेत हुन आह्वान गरेको छ। फाटाफुटा रूपमा देखिएको यो समस्या भए पनि आत्तिनुपर्ने अवस्था नरहेको मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताउनु भयो। गर्मीका बेला कुखुराले आहार खान मन नगर्ने हुँदा प्रतिरोधात्मक क्षमता कम हुने भएकाले रोग लाग्न सक्ने उहाँले बताउनु भयो। भारतका केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुन्देको कार दुर्घटनामा पनि निधन भएको छ। भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता मुन्देको दिल्लीबाट मुम्बई जानका लागि विमानस्थल जाने क्रममा स्थानीय समयअनुसार आज बिहान 6:30 बजे दुर्घटनामा पनि निधन भएको हो। 64 वर्षका मन्त्री मुन्दे चढेको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएको हो। दुर्घटनापछि सहयोगसँग पानी मागेर खानुका साथै छिटो अस्पताल पुर्याउन आग्रह गरेका मुन्देको अस्पताल लैजाँदै गर्दा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। र इङ्ल्यान्डका फुटबल खेलाडी फ्रेङ्क ल्याम्पार्डले इङ्ग्लिस क्लब चेल्सी छोड्ने भएका छन्। गैराति उनले स्ट्यामफोर्ड ब्रिज छाड्ने घोषणा गरेका हुन्। चेल्सीका सर्वाधिक गोलकर्ता ल्याम्पार्डले त्यहाँ 13 वर्ष बिताएका छन्। उनले 649 खेलमा 211 गोल गरेका छन्। 2001 ल्याम्पार्ड वेस्ट ह्यामबाट चेल्सी पुगेपछि 3 इङ्ग्लिस प्रिमियर लिग र 1 च्याम्पियन्स जितेका थिए। त्यहाँ रहँदा चेल्सीले 11 उपाधि चुमेका थिए। हवस् त, प्रहान 4 बजेको अर्पण खबर सकियो। अनिता अरियाल विदा भएँ। नमस्कार।